बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सीआईएन को साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्यसँगै म उषा केसीको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढ़ी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 237 हामी राज्य पुनर्संरचना गर्दा राष्ट्रिय एकता कसरी अझ मजबूत बनाउने भन्ने बारेमा छलफल गर्दछौं। आजको छलफलमा राजनीतिक विश्लेषक कल्याणदेव भट्टराई, अधिवक्ता एलबी थापा र आदिवासी जनजाति अगुवा मुक्त सिंह लामा सहभागी हुनुहुन्छ। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। देशभरिका 220 भन्दा बढी सामुदायिक रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी संहितामा जाँदा राष्ट्रिय एकतालाई अझ मजबूत कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्दैछौ। छलफलमा सहभागी राजनीतिक विश्लेषक कल्याणदेव भट्टराई, अधिवक्ता एलबी थापा र आदिवासी जनजाति अगुवा मुक्त सिंह लामा, यहाँहरू तीनैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद। सबैभन्दा पहिले कल्याणदेव भट्टराईजीलाई के छ, अहिले अब राज्य पुनर्संरचनाको बहस अगाडि बढ़िरहेको छ र अब एक वर्षभित्र संविधान बनाउँछौ भनेर नेताहरूले बाचा गरेका छन्। अबको 8 महिनामा नेपालको संविधान बन्छ, यो राज्य पुनर्संरचना पनि होस् र हामी बीचको एकता मजबूत होस्, कसरी गर्ने मजबूत हुने गरेर राज्य पुनर्संरचना? सबभन्दा पहिले त मेरो विचारमा तपाईँले जुन भन्नुभयो अब बाँकी 8 महिनामा संविधान बनिहाल्छ भन्ने कुरामा म त्यति धेरै विश्वस्त हुन सकेको छैन, किनभने संविधान बनाउनको लागि जुन किसिमका कुराहरू अहिले मार्केटमा आइरहेका छन् र छलफलको विषयहरू पनि जनतामा पनि छलफल भइसकिरहेका छन्, नागरिकहरूले पनि छलफल गरिरहेका छन्, त्यो सबैलाई दृष्टिकोण गरेर हेर्ने हो भने त्यति सजिलोसँग बनिहाल्ला भन्ने देखिँदैन। अब जहाँसम्मको सम्मानको कुरा छ, सबैलाई समेट्ने भन्ने कुरा छ, जुन किसिमले विगत 5-6 वर्षदेखि देशभित्र जुन किसिमले जातीय आदि इत्यादि क्षेत्रको जुन किसिमको एउटा असमज स्थिति सिर्जना भइरहेको त्यसलाई हेरेर त्यति सजिलोसँग त्यसलाई समेट्न सकिन्छ जस्तो हो र केही पनि नभइकन सजिलैसँग सबैलाई मान्य हुने संविधान बनिहाल्छ भन्नलाई त मैले सक्दिनँ र त्यसका लागि गर्नुपर्ने कुरा त के हो भने बेसिक कुराहरूतिर हामी जानु पर्यो। सबैको सम्मान हुने किसिमले सबैलाई चित्तबुद्ध किसिमले बनाउने भन्ने कुराको लागि यहाँ त्यो बनाउने कुरा भन्दा पनि त्याग गर्ने कुरा ठूलो छ, किनभने सबैलाई खुसी पार्नको लागि धेरैले धेरै कुरा त्याग गर्नुपर्छ। कसले कति कुरा त्याग गर्ने, म केही पनि त्याग गर्दिन, मैले भनेको जस्तै हुनुपर्छ भन्ने किसिमको कुरा गर्यो भनेदेखि त सायद त सबैलाई मनपर्ने किसिमको संविधान हुँदैन। तीन करोड लगभग 3 करोड नेपालीले चाहेको कुरा के हो? अहिले मेरो बुझाइमा के हो भनेदेखि चाइनाले पनि डेभलपमेन्ट गरिरहेको छ, अमेरिकाले पनि डेभलप गरिरहेको छ। इजमको कुरा गर्नु भन्छ भने यी दुईटा पोल अपार्ट हुन्। त्यसैले अहिलेको आवश्यकता भनेको त हाम्रो पनि इकोनोमिक डेभलपमेन्ट हो। यहाँ त राजनैतिक चेन्ज त धेरै आयो भनौँ न, हामीले राणा शासन गयो, शासन गयो, बहुदलीय व्यवस्था गयो, अब आएर रिपब्लिकन आयो। अब अहिले रिपब्लिकनभित्र पनि बहुदलीय व्यवस्था कसैलाई चाहिएको छ, कसैले चाहिँदैन भनिरहेको छ। माओवादीले त्यही कुरालाई आधार मानेरै ऊ संसदलाई भङ्ग गर्न भनेर उसको त थियो नै छ नि, ढाडमाथि चढेर टाउकोमा हान्ने भनेर ऊ आइरहेछ भनेपछि इजमकै कुरा गर्दै गयो भनेदेखि तपाईँले राम्रो संविधान पनि बनाउन सक्नुहुन्न। तर होइन, यी सबै कुरालाई त्यागे हाम्रो अहिलेको आवश्यकता 3 करोड जनतालाई एउटा डिग्निफाइड लिभिङको बस्नको लागि प्रजातान्त्रिक हक अधिकार दिएर डेभलपमेन्ट गर्ने हो भने इकोनोमिक डेभलपमेन्ट कसरी गर्ने भन्ने कुरामा तपाईँ कन्सन्ट्रेट गर्नु भने सायद भन्न सक्छ। मुक्त सिंह लामाजी, अहिले अब अहिलेसम्म खासै कस्तो खालको संघीयता हुन्छ, कति प्रदेश हुन्छ, त्यसको स्वरूप कस्तो हुन्छ भन्ने बारेमा अझ पनि नागरिकमा छर्लङ्ग भइसकेको छैन। खास यो विषयमा कतिको छलफल भएको पाउनुभयो, कतिको छलफल हुँदैछ अहिले? अहिले मेरो विचारमा यो कुराहरू बिस्तारै भन्नुहोस् न, भर्खरै यो जुन निर्णय नभइसकेका विषयवस्तुहरू थियो त्यसको चाहिँ प्रस्तुति अस्ति भर्खरै भयो होइन। यो विषयवस्तुहरू जुन छ त्यो मध्येमा प्रमुख विषयहरू चाहिँ एउटा संहितामा जाँदाखेरि यसको नाम के राख्ने प्रान्तहरूको र अनि संख्या कति राख्ने भन्ने विषय हो। त्यो पनि मतलब कि त्यो एउटा प्रमुख विषयवस्तु भएको हुनाले यो विभिन्न विषयहरूको छलफल हुँदाखेरि यसमा चाहिँ अब छलफल हुन्छ भन्ने मैले ठानेको छु। तपाईँलाई कस्तो लाग्छ, कति जटिल छ यो विषय, जुन संहिताको कुरा, पहिचानको कुराहरू, त्यसको नामाङ्कन सीमाङ्कनको कुराहरू कति जटिल छन् यो अवधिमा टुङ्ग्याउनलाई? धेरै हदसम्म मेरो बुझाइमा चाहिँ के छ भने संहिता चाहिन्छ भन्ने कुरा पनि स्पष्ट भइसक्यो होइन, त्यो कुरा सबैले स्वीकार गरिसकेको कुरा हो। र यो संहितामा जाँदाखेरि हामीले राज्य पुनर्संरचना गर्दाखेरि पहिचानको मुद्दालाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा पनि स्थापित र सबैले मानेको कुरा हो। तर अब कसरी त्यसलाई चाहिँ जाँदाखेरि नाम संख्या र सीमाङ्कनमा कसरी त्यसलाई चाहिँ सम्बोधन गर्ने भन्ने प्रमुख कुरा हो। अब नाम के राख्ने भन्ने पनि हामीसँग विकल्पहरू छन् होइन, संख्यामा पनि र के भन्छ सीमाङ्कनमा पनि विभिन्न प्रस्तावहरू आइसकेका छन्। अब त्यसमा मलाई के लाग्छ भने अब पहिलो संविधानले सभाले जुन कुराहरू गर्यो त्यसलाई मान्दै अगाडि जाने भन्ने कुरा जुन यो दोस्रो संविधान सभाले स्वीकार गरेको छ त्यसलाई त्यसबाट अगाडि बढ्ने कुराहरू छ, त्यो मेरो विचारमा एकदमै सकारात्मक कदम हो। यदि त्यसलाई चाहिँ हामीले लिने हो भनेदेखि पहिलो संविधान सभाले निश्चित नामहरू निश्चित चाहिँ संख्याहरू दिएको छ र त्यसमा अझै थप काम गरिकन पहिलो संविधान सभाले जुन आयोग गठन गरेको थियो त्यो आयोगले पनि अझै परिमार्जित गरेर दिएको छ होइन। त्यो गर्दाखेरि त्यसलाई एउटा प्रस्तावको रूपमा राखेर अनि त्यहाँबाट छलफलहरू अगाडि गयो भनेदेखि त्यो चाहिँ एउटा भन्नुहोस् न एउटा सजिलो ढंगले अगाडि बढ्न सक्छ कि भन्ने मलाई लाग्छ, किनभने नयाँ फेरि नयाँ प्रस्ताव नयाँ कुराहरू ल्याएर गर्दाखेरि अब यो एउटा प्रक्रियाबाट गएको कुरालाई नमानेको जस्तो पनि हुन सक्छ। एलबी थापाजी, अब कसरी बनाउने संविधान जसले गर्दाखेरि हामी नेपाली बीचको राष्ट्रिय एकता अझ मजबूत होस् र अधिकार खोजेका वर्गले पनि अधिकार पाउन्? एकछिनलाई संविधान बनाउनका लागि निर्वाचनमा हुमिएका मान्छेहरूले गरेको भाषण र तिनीहरूका घोषणा पत्र तपाईँले हेर्नुभयो भने के बोलेका छन् त्यतिखेर आम श्रोताले के सुन्नु भएको छ? मत दिने मतदाताहरूलाई के आश्वासन दिएको थियो? पुल बनाइदिन्छु, बाटो बनाइदिन्छु। भाइ, संविधान बनाउन जाने मान्छेहरूले यस्ता खालका आश्वासनका कुराहरू दिएर न बाटो बन्यो, न पुल बनेको छ, न भ्रष्टाचार रोकेको छ। अलिकति इतिहास दोहोऱ्याउनै पर्छ र इतिहास दोहोऱ्याउँदै खोतल्दै जाँदाखेरि शासनका कुराहरूदेखि लिएर यो पछिल्ला बहुदलीय प्रजातन्त्रका कुराहरू पनि गए र अहिले यो रिपब्लिकनमा भयो के त तात्विक रूपमा जल्ले जल्ले जे जे मुद्दाहरू उठाइदिएका थिए ती मुद्दा उठाइएका मान्छेहरू आज उनीहरू विनाशतिर उन्मुख हुँदैछन्। तपाईँले देखिसक्नु भएको छ हिजो अस्ति वर्ग मात्रै विराटनगरमा सम्मेलन भयो र अनि बाबुराम भट्टराईजी जस्ताहरू अलग भइसक्नु भएको छ। अब चाहिँ तपाईँलाई कस्तो लाग्छ अहिलेको राजनीतिक परिस्थिति र अहिले भएको समय अनुसार चाहिँ कस्तो खालले चाहिँ दलहरूले अब यो नेपाललाई संघीयतामा लैजालान्, कुन तरिकाबाट चाहिँ नेपालको राज्य पुनर्संरचना होला? एउटा उक्ति छ अङ्ग्रेजीमा भन्छु, राइट पर्सन इन राइट प्लेस एन्ड राइट टाइम भएन भने, अर्थात यसको नेपालीमा हामीले के भन्यो भने उचित मान्छे उचित समयमा उचित ठाउँमा पुगेन भने हुन्छ के भने अहिले हामीले जे खोजेका छौं यहाँ त्यसको ठिक उल्टो भइरहेको छ। हामीले संविधान खोजिरहेको छैनौ, देशलाई विखण्डनतिर लैजाने तपाईँले खोज्नुभएको एकताका कुराहरू, सार्वभौम सत्तालाई कसरी जोगाउने भन्ने खालको तपाईँको प्रश्न हो। हेर्नुहोस् न, मैले यही कुरा गर्दाखेरि एकदम म विस्तारपूर्वक बोल्नै सक्दिनँ, मलाई अलिकति आवेशै आउँछ किन होला, अनि यो सुन्ने श्रोताहरूलाई पनि उहाँहरूले पनि सोझो कुरा भन्दा पनि अलिकति चोटिलो खोजिराख्नुहुन्छ। अहिले खोजेको त्यही हो, अर्काले दिएको एजेन्डामा हालीमुहाली गर्छु भनेर पनि हुन्छ र एक दिन सत्य के जनताले थाहा पाउँदैनन्, यिनले गरेको नाटक कति दिनसम्म टिक्ने हो र नेताहरूले गर्नुपर्ने कामदेखि बाहेक सबै काम गरेको हुनाले म खनिएको छु नेताप्रति। वास्तवमा आशा गर्ने कुरा के हो भने उहाँले अहिले भर्खरै तपाईँलाई भन्नुभयो भारत अहिले संसारमा तेस्रो ठूलो आर्थिक समृद्धितर्फ लागेको छ, उतातिर उत्तरतिर चाइना छ, यिनीहरूका दुइटै तपाईँको राजनैतिक तपाईँको सिद्धान्त अलग हो, अनि हामी नेपाली यसको बीचमा छौं, दुईटा फलाम तपाईँले तताउनु भएको छ र बीचमा अर्को फलाम राख्नुहुन्छ कि हामी चिसो रहन्छौ। वैज्ञानिक रूपबाट पनि हामी हाम्रो विकासबाट पछाडि हुन सक्दैनौ। आफूले पढेको छु भनेर कसैले गर्व गर्छ भने त्यो पढेको भनेको जुन कागजका खोस्टाहरू राखेर तकमा भिरेर देशको यो जुन समस्या छ लाई समाधानतिर उन्मुख गराउनतिर नलाग्ने, अनि त्यही खोस्टाहरू देखाउँदै देशी विदेशीले जे जे भन्छन् वा आफ्नो देशको अधोगतितिर कसरी जाने हो, आफ्नो व्यक्तिगत स्वार्थ कसरी पूर्ति गर्ने हो भन्नेतिर लाग्ने मान्छेहरूको पछाडि देश बन्दैन। होइन भने देश हाम्रै हो, अलिखित संविधानले बेलायत यत्रो वर्षसम्म चलेकै छ, बिल अफ राइट्सको कुराहरू तपाईँको 11 शताब्दीदेखिको छ र अनि तपाईँको म्याग्ना काटाका अधिकारका कुराहरू चाहिँ 11 शताब्दीदेखि र 16 शताब्दीसम्मका यो बिल अफ राइट्स र म्याग्ना काटाले चलेको छ भने हाम्रो देशमा लिखितै संविधान चाहियो भनेर भन्ने ती विदेशीहरू अनि मान्ने हामी तथाकथित बुद्धिजीवीहरू अनि खोल्ने राजनैतिक दलका पसलहरू अनि सुन्ने तपाईँका श्रोताहरूको कान भट्टाई भट्टाई वाक्क जेमा रेडियो खोल्यो, टेलिभिजन हेर्यो अनि त्यसपछि तपाईँको पत्र पत्रिका हेर्यो, खालि नकारात्मक सन्देश बाहेक अरू केही छैन। जसरी राणाहरू खेदिए देशबाट बाहिर गए, जसरी शाह खानदान राजपाट त्यागेर चाहिँ जंगलतिर लाग्नु पर्यो अनि जंगलका मान्छेहरू सिंहदरबारतिर आए, आज यी सिंहदरबारका मान्छेहरू फेरि जंगलतिर फर्किनन् भन्न, यो फर्किन्छन् नै किनभने उनीहरूको अहिलेको त्यही एउटा माओवादी थियो जुन चाहिँ तपाईँको जनआन्दोलन गर्न भनेर गएको थियो कि 52 सालमा 40 बुनाहरू राखेर डाक्टर बाबुराम भट्टराई आफै हुनुहुन्थ्यो अनि उहाँ पछिल्लो पटकमा जनसरकारको प्रमुख पनि हुनुभयो अनि त्यसपछि अर्थमन्त्री पनि बन्नुभयो, खै त विकास भएको प्रधानमन्त्री पनि त बन्नुभयो। तपाईँ अहिले सीआईएन मार्फत कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ। आज हामी संघीयतामा जाँदा राष्ट्रिय एकतालाई अझ मजबुत कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिरहेका छौं। छलफलमा सहभागी हुनुहुन्छ राजनैतिक विश्लेषक कल्याणदेव भट्टराई, अधिवक्ता एलबी थापा र आदिवासी जनजाति अगुवा मुक्त सिंह लामा। कल्याणदेव भट्टराईजी, अब जुन हाम्रो सार्वभौम सत्ता छ, राष्ट्रिय अखण्डता भनेर हामी अहिलेसम्म नारा लगाएर बस्यौं, अब यो संघीयतामा जाँदाखेरि चाहिँ त्यो एकतालाई अझ मजबुत बनाउन आर्थिक रूपमा चाहिँ के गर्यो भने हाम्रो एकता मजबुत हुन्छ? म त सुरुदेखि नै संघीयताको विरोधी म होइन, तर म विद्यार्थी साइन्सको विद्यार्थी भएको नाताले मैले के बुझ्न खोजेको भने के कुराले हामीलाई बाधा पार्यो कन्ट्रोल देशलाई विकास गर्नको लागि, जसले गर्दाखेरि संघीयता 90 हुँदैन भन्ने आधार के हुन्? विकेन्द्रीकरण भएन भनेर होला नि त यो संहिताको गर्नुको लागि तपाईँ संहितामै जानुपर्ने जरुरत छैन नि अहिलेसम्म किन भएन डिसेन्ट्रलाइज गरिएन जुन अहिले मेरो मित्रले भन्नुभयो थापाजीले हाम्रो अहिले चाहिँ तपाईँ राजनीति भन्नुहुन्छ म त यहाँ राजनीति नै देख्दिनँ मेरो व्यक्तिगत दृष्टिकोणमा त यहाँ लुट नीति भइरहेको छ खालि राजनीतिको नाममा लुट्ने बाहेक अरू केही पनि अरू टाढा किन जाने राष्ट्रपति जस्तो व्यक्ति जसलाई सबैले सम्मान गर्नुपर्ने क्यान्सर भएको भनेर जापानमा जानुभयो 70-80 लाख रुपियाँ लिएर जबकि देशको क्यान्सर हस्पिटलमा एकचोटि जताउनु भएन यसले के देखाउँछ विकृतिहरू करप्सन बढेको संहिता नभएर हो नाताकोताहरू भएको संहिता नभएर हो कोही पनि सिरियसली लाग्दै लाएन मुक्त सिंह लामाजी अब अहिले जुन एकीकृत माओवादी तेस्रो पार्टी भयो र चुनावमा यही पहिचानकै कारण चाहिँ अलि पराजय भोग्नु पर्यो र बहुपहिचानका पक्षधर नेपाली काँग्रेस र एमाले अगाडि बढे र उनीहरूको धेरै सिट बहुपहिचानको पक्षमा छ एकल पहिचान चाहिँ काम नलाग्ने रहेछ भन्ने खालको बुझाइ दलहरूमा भएको भएर त्यो एकल पहिचानको कुरा चाहिँ कतिको सम्भव छ अब नामसँग जोडिएको रहेछ पहिचानको कुरा अब बहुपहिचान पनि मतलब एक हिसाबले नाम जोडेर राख्न सकिने कुरा पनि भयो तर मलाई के लाग्छ जस्तो कि हामीले यदि चाहिँ भन्नुहोस् न 11-10 प्रान्त बनायौं र त्यो प्रान्तहरूलाई विभिन्न जात जातिको भाषा इतिहाससँग सम्बन्धित नामहरू राख्यो भने त्यो सबै एक ठाउँमा जोड्दाखेरि बहुपहिचान हुने होइन त्यसले गर्दाखेरि बहुपहिचान भनेर हामीले एउटै नामलाई लामो पार्नुपर्छ भन्ने त्यो पनि वास्तवमा त्यो कुनै चाहिँ तपाईँको के अरे नहुने कुरा त होइन तर नेपाल भन्दाखेरि हामी सम्पूर्ण नेपाली चिन्छौँ नि यसका जात जाति धर्म लिङ्ग सबै चिन्छौँ त्यसै गरी लिम्बुवान भन्यो भने लिम्बुवानमा बसेका त्यो पर्टिकुलर एरियामा बसेका सबै जात जातिको चाहिँ चिनारी हुन्छ फेरि त्यो भित्र अब अरू आठपरियाको होला अथवा चाहिने तपाईँको के अरे लेप्चाको होला लगायत अब अरू जात जाति जो जो ठाउँमा बसेका छन् जुन जुन नामहरू छन् त्यो नामलाई स्वीकारित दिने हो त्यहाँ अब बाहुन छेत्री अथवा चाहिँ तपाईँको अरू के अरे नामहरू हुन्छ त्यसले गर्दाखेरि यो नामले गर्दाखेरि एउटा किसिमको चाहिँ अस्पष्टताहरू आएछन् त्यो मेरो हिसाबमा चाहिँ स्थानीय नामहरूलाई स्थानीय इतिहासलाई हामीले चाहिँ त्यसलाई मान्यता दिने हो त्यो नेपालको पहिचानलाई नै मान्यता दिएको मान्न सकिन्छ होइन त्यसले गर्दा यो मेरो हिसाबमा त्यति धेरै जटिल नहुनुपर्ने हो कि भन्ने लाग्छ एलबी थापाजी अब पछाडि पारिएको वर्ग जो अहिलेसम्म उत्पीडनमा पर्यौं हाम्रो अधिकारको लागि एउटा संहिता उपाय हो र हाम्रो लागि पहिचान सहितको संहिता चाहिन्छ भन्नेहरू पनि छन् अब यसलाई चाहिँ कसरी सम्बोधन गर्ने अब देश त संहितामा गइसक्यो संविधान अनुसार त संघीय राज्य भइसक्यो अब कस्तो खालले संहितामा जाँदा राम्रो हुन्छ यो कसरी चाहिँ संहितामा जाँदाखेरि वा कस्तो संहितामा जाने संहिता भनेको के हो भन्ने खालको बुझाई देशमा आफूलाई राजनीति गरेको छु र जनताका लागि मैले राजनीति गरेको छु भनेर जसले भनेका छन् म त उहाँहरूलाई ठेकेदार त भन्दिनँ कसैको पनि जनताले भनेछन् भने मैले भन्नु केही छैन र ती नेतृत्वमा आउने मान्छेहरूले आफूलाई भोट नहाल्ने जति जनता होइन अनि त्यसपछि आफूलाई भोट हाल्ने मात्रै जनता हुन् भनेर जसरी व्याख्या र अपव्याख्या गर्नुहुन्छ उहाँहरूलाई उहाँहरू के हो भनेर घोट्नु कसी लगाउनु पर्दैन अकबरी सुनलाई तर हामीले उहाँहरूले जे भन्नुभएको छ त्यही सत्य हो भनेर हामीले भनेका छौं कि देशलाई बो लगाउनका लागि तपाईँले अघि सोध्नु भएको प्रश्न आर्थिक समृद्धिको पाटो हो र यो संहिता कसरी जाँदाखेरि चाहिँ देशलाई राम्रो हुन्छ भन्ने जहाँसम्म सवाल हो यो सवालमा के चाहिँ गर्न जरुरी छ भने उहाँ आदरणीय भट्टराई जुकै भनाइमा म एकदमै 100% सहमत छु त्यो के हो भने इमानदार हुनु पर्यो आफ्ना नेताहरू भन्नेहरू राजनीतिक दलले जनताका लागि मैले राजनीति गरेको छु र देशका लागि गरेको छु भनेर भन्यो भने त्यसको प्रमाणित गरिदिन सक्नु पर्यो अप्ठ्यारो परे पछाडि कुलेलम ठोक्ने अनि सक्यो भने लुकेर ढुकेर कुट्ने त्यो कुनै पनि न त्यो महाभारतकालीन युद्धमा मानिन्छ न अहिले अन्तर्राष्ट्रिय कानूनले नै मान्दछ न हाम्रो नेपालको मुलुक ऐनमा पनि हेर्नुहुन्छ भने कसैलाई केही थुनछेक गर्नु पर्यो कोही बदमाश तपाईँको कानून विपरीतको काम गरेर त्यसलाई चाहिँ थुन्न जानु पर्यो भने प्रहरी पनि कतिखेर जानुपर्छ भन्दाखेरि अँध्यारो हुनुभन्दा अगाडि अनि बिहान उज्यालो भए पछाडि भनेपछि के हाम्रा नेताहरूले हामी यो गर्दैछौ भनेर जनतालाई आश्वस्त बनाएका छन् जनता ढुक्क छन् यदि भोटलाई मान्ने हो भने उत्पीडनमा परेका वर्गलाई चाहिँ कसरी उनीहरूको जीवन स्तर उकास्न सकिन्छ उनीहरूलाई चाहिँ राज्यको मूल धारमा ल्याउन सकिन्छ यो नाराले मात्रै होइन अर्काले दिएको पैसाले मात्र होइन उनको समस्यालाई देखाएर आफू चाहिँ त्यो पेरिफेरीमा भएर सेन्टरमा आउन खोज्नेहरूबाट होइन वास्तवमा मूल धारमा ती जो उत्पीडन परेका छन् उनीहरूसँगै सोध्न पर्यो कि तपाईँहरूलाई यो समस्याको समाधान गर्न के गर्नुपर्छ के हाम्रा नेताहरूले त्यसो गरेका छन् छन् यी नेताहरूले संघीयता र त्यसै उत्पीडन परेका वर्गहरूलाई देखाएर आफूले हिजो भुइँफुट्टा मान्छेहरू आज कार चढेर तपाईँ हिँड्दैछन् हेर्नुहोला भोलि तपाईँ हाम्रै आँखा अगाडि यिनीहरूका यी आलिशान महलहरू फेरि कंक्रिट कस्ता भन्दाखेरि धुम्सो भएका कंक्रिटमा यिनीहरू बदलिनेछन् उत्पीडनमा परेका मान्छेहरूको त्यहीँबाट एक दुईजना लाउकेहरूलाई ल्याइदिन्छन् तर आम ती उत्पीडनमा परेका मान्छेहरूको पछाडि परेका समुदायहरूको त्यो समस्यालाई समाधान गर्न के गरिन्छ भनेर उनीहरूसँग परामर्श एकचोटि पनि गरिएको छैन न संविधान बनाउँदाखेरि गरिएको छ न हिजो मत तपाईँको संकलन गर्ने क्रममै गरिएको थियो त्यस हुनाले म के भन्छु भने उहाँहरूले फेस सेभिङको लडाई लड्दै हुनुहुन्छ उहाँहरूले संविधान लेख्नका लागि भन्दा पनि कसरी लामो समयसम्म त्यो पदमा टिक्ने हो यो संविधान सभालाई बिउताइ राख्ने हो भन्नेमा मात्रै केन्द्रित हुन्छ संविधान प्रति उहाँहरूको चासै छैन कल्याणदेव भट्टराईजी अब हाम्रो यहाँ सरकार बनाउनदेखि हरेक ठाउँमा विदेशी हस्तक्षेप हुने गरेको छ भनेर भनिन्छ होइन हाम्रो सार्वभौमसत्ता जुन छ त्यसलाई अझ मजबुत बनाउनको लागि चाहिँ के व्यवस्था गर्यो भने चाहिँ हस्तक्षेप हुँदैन बाहिरी हस्तक्षेप अब हेर्नुहोस् बाहिरी हस्तक्षेप भन्ने कुरा हामीले व्यवस्था गरेर हुने नहुने भन्ने कुरा होइन त्यो तपाईँको क्यारेक्टरमा भर पर्ने कुरा हो जो जो जो सरकारमा गएको छ अथवा जसले पोलिटिसियनहरू छन् तिनीहरूमा विल पावर हुनु पर्यो र तिनीहरूमा आत्मविश्वास हुनु पर्यो यहाँ सबभन्दा दुःखको कुरा के छ भने राजनैतिक नेपालका राजनैतिक पार्टीहरूका 90-92% सोच के छ भने कुनै एउटा विदेशी खास गरेर भारत आदि इत्यादिहरूले चाहिँ समर्थन नगरिदियो भने म यो देशको प्रधानमन्त्री पनि हुन सक्दिन र प्रधानमन्त्री भयो भने पनि टिकिरहन सक्दिन पहिला तपाईँले छनौट गर्ने प्रक्रिया चाहिँ डेमोक्रेटिक बनाउनुहोस् न कुनै राजनैतिक पार्टीको अध्यक्ष हुनलाई चाहिँ भोटर्सहरूमध्ये जो जो उनीहरूका महासभा आदि इत्यादिका सदस्य छन् तिनको 50% भन्दा बढीले मत दिनुपर्ने रे होइन अनि जनताको चाहिँ देशको सिइओ हुनलाई चाहिँ 50% भन्दा बढ्दा जनताको मत चाहिएन बनाउनुहोस् न डेमोक्रेटिक सिस्टम बनाउनुहोस् सिधै चुनाव गराउनुहोस् 50% भन्दा बढ्दा मत लिएर आएको मान्छेलाई सिइओ बनाउनुहोस् या प्रधानमन्त्री भन्नुहोस् या राष्ट्रपति भन्नुहोस् त्यो सानो तिनो शब्दमा म जान चाहन्न उसलाई सिइओको पूरा अधिकार दिनुहोस् त्यसपछि उसलाई 5 वर्षसम्मको जनताले दिएको छ अधिकार दिनुहोस् संसदहरूबाट मन्त्री नलिएर आउनुहोस् बाहिरबाट जो जो चाहिँ ख्याति प्राप्तहरू छन् जसले जसले आफ्नो विषयमा अध्ययन गरेका छन् काम गरेका छन् तिनीहरूलाई मन्त्री बनाउनुहोस् त्यसपछि देशलाई विकास गर्नुहोस् त्यसो भने कन्फिडेन्स पनि बढ्छ अनि विदेशीले कसरी हस्तक्षेप गर्न सक्छ विदेशीले अहिले हस्तक्षेप गर्नको कारण के हो भने जब तपाईँलाई मैले चिनेको छु या तपाईँले मलाई चिन्नु भएको छ यसको कमजोरी यो छ यसको ख्यालत यो छ यसको ल्यागत यो छ यसको क्वालिफिकेसन यो छ भनिसकेपछि त नेचुरली उसले मलाई मेरो कमजोरीको त फाइदा उठाउँछ अहिले भएको त्यही हो अहिले अब यो संहितामा जाँदाखेरि अब केही पक्षहरू उहाँहरू जस्ता भनौँ न केही व्यक्तिहरू चाहिँ डराएको यो चाहिँ हाम्रो राष्ट्रिय एकता खलबलिने हो कि हाम्रो सार्वभौम सत्तामा आघात पर्ने हो कि भन्ने चाहिँ डर पैदा भएको देखिन्छ त्यो डरलाई चाहिँ कसरी हटाउने मेरो विचारमा त्यही डरको कारणले गर्दाखेरि नै पहिलो संविधानले चाहिँ एउटा कारण भनौँ त्यो धेरै कारणहरूमध्ये त्यो संविधान पहिलो संविधान सभामै संविधान आउनु सम्भव भएन यसले के देखायो भने मेरो नजरमा चाहिँ हामीलाई यो विषयमा अलिकति अझै छलफल गर्नुपर्ने अझै सार्वजनिक बहसहरू गर्नुपर्ने भन्ने कुरा देखायो र त्यो सार्वजनिक बहस संविधान सभा दोस्रो आइसकेपछि अब बिस्तारै एउटा समय पनि पायो नेपालीहरूले कि यो खासैमा यो इस्यु के हो होइन यसले साँच्चीकै देश टोक्राउँछ कि देशलाई बलियो बनाउँछ कि कसरी के गर्छ यसले भने एउटा मौन तरिकाले सोच्ने मौका पनि पाए होइन त्यसले गर्दा अब यो विषयमा चाहिँ यसले यो यो के भन्छ यो वास्तवमा हामीले सबै जात जाति सबै नेपालका चाहिँ समूहहरूलाई उनीहरूको अधिकार उनीहरूको पहिचान सुनिश्चित गरेपछि वास्तवमा नै यसले चाहिँ के भन्दाखेरि नेपालको एकतालाई चाहिँ बलियो बनाउँछ किनभने अहिलेको सन्दर्भमा सबैको अधिकार सबैको पहिचान सुनिश्चित नगरिकन त समानता वा एकताको परिकल्पना गर्न सकिँदैन होइन एकता भन्ने कुरा ल्याउनको निम्ति हामीले जबरजस्ती चाहिँ बल प्रयोग गर्यो हुने कुरा होइन त्यो त भावनात्मक कुरा हो त्यसले गर्दाखेरि यो यो संहितामा स्थानीय नामहरूलाई मान्यता दिँदाखेरि हाम्रो लोकतान्त्रिक मान्यताहरूमा खलल पुग्छ राष्ट्रको जुन के भन्छ सार्वभौमता हो त्यसमा खलल आउन सक्छ भन्ने डरहरू जुन छ मलाई त्यो एक हिसाबले त्यो समयमा आएको हो र त्यो एक हिसाबले भन्नुहोस् न राष्ट्रिय बहस जुन भयो त्यसको एउटा चाहिँ त्यसले एउटा त्यस्तै मोड लियो त्यो दुर्भाग्यपूर्ण कुरा हो मलाई लाग्छ हामी त्यो अब यसले चाहिँ राष्ट्रिय एकतालाई अझ बलियो पार्छ भन्ने दिशामा अगाडि बढ्छ नि जस्तो लाग्छ अहिले पछिल्लो समयमा जुन यो राज्य पुनर्संरचनाको बहस छ त्यो बहस सेलाको जस्तो देखिन्छ। पहिला जुन आदिवासी जनजातिहरू उत्पीडनमा परेका वर्गहरू जति आवाज उठाउनुहुन्थ्यो, जति कार्यक्रमहरू गर्नुहुन्थ्यो, जति बहसहरू गर्नुहुन्थ्यो, त्यो चाहिँ अहिले सामसुम हुनुको कारण के हो? अहिले बहस हिसाब एक हिसाबले हेर्ने हो भने एक चरण यस्तो थियो जुन चरणमा चाहिँ यो संहिता यो चाहिँ तपाईँको पहिचानको कुरा हुनै हुँदैन भन्ने एउटा एउटा खेमा, अर्कोतिर चाहिँ यो नभएको नै यसलाई अग्र अधिकार सहितको नभएसम्म हुनै हुँदैन हुँदै हुँदैन भन्ने अर्को खेमा थियो। तर त्यो जुन चरमहरू छ अब बिस्तारै ए होइन यो त चाहिँ यसरी पो रिजल्भ गर्नुपर्ने हुन्छ भन्ने कुराहरू चाहिँ बिस्तारै एउटा मौन नभनौ मोर शालीन ढङ्गले होइन चाहिँ यो अगाडि बढिरहेछ। र मलाई के लाग्छ धेरै अधिकांश नेपालीमा चाहिँ अब यो हामीले पहिचानलाई जसरी पनि के अरे एड्रेस गर्नै पर्छ, सम्बोधन गर्नै पर्छ, तर कसरी गर्ने हो भन्ने कुरामा चाहिँ त्यो मानेमा अब जब यो संविधान सभा दुईले यो राष्ट्रिय राज्य पुनर्संरचनाको कुरालाई अझ अगाडि बढाउँदै लान्छ त्यसपछि सबै समूहहरूले आफ्नो आफ्नो कुराहरू आफ्नो आफ्नो मागहरू आफ्नो आफ्नो चाहिँ भन्नुहोस् धारणाहरू अझ स्पष्ट तरिकाले चाहिँ सार्वजनिक गर्छन् भन्ने मलाई लाग्छ। एलबी थापाजी, म तपाईँलाई अन्तिममा एउटा कुरा भन्न चाहन्छु। नेपाल एकदमै पछाडि परेको छ भनेर भनिएको छ, गरिब छ भनेर भनिएको छ, अफ्रिका भन्दा हामी अगाडि थियौं, अहिले नाइजेरिया भन्ने एउटा यस्तो देश जहाँ बदमासै बदमास भनेर मानिएको ठाउँमा एकजना बोको हराम भन्ने मान्छे धेरैले सुन्नु भएको छ, उसले अस्ति भर्खर तपाईँको 223 बालबालिकाहरूलाई चाहिँ रोकेको छ, थुनामा राखेको छ, र उसले भन्छ कि भने म स्कुल म बेचिदिन्छु, यिनीहरू श्रममा जानुपर्छ र महिलाहरूले पढ्नु हुँदैन भनेर उसले भन्छ, र त्यो देश आज समृद्ध साली बन्दैछ, जायन्ट इकोनोमिक टाइगरका रूपमा चाहिँ अहिले अफ्रिकामा आउँदैछ। हामी नेपाली हुन सक्दैनौ? हामी नेपाली हुन्छौं, यदि हामीमा पेट्रियोटिजम भयो भने देश बनाऊ भनेर चाहिँ भन्ने हो भने भर्खरै नेपाल 5 वर्ष भन्दा पनि लाग्दैन अगाडिको भूटान हेर्नुहोस्, अनि अमेरिकासँग युद्ध गरेर बसिराख्न सक्ने लिबिया के का लागि? नेचुरल रिसोर्सेसको धनी भएको हुनाले। त्यो लिबिया अहिले पनि हेर्नुहोस् त्यहाँ ठूलो लडाईँहरू लडिराखेको छ, के नेपालमा नेचुरल रिसोर्सेस कमी छ? नेपालमा कमी एउटै छ, देशभक्त विद्वानहरूको। धन्यवाद। अबको 8 महिनामा नयाँ संविधान जारी गर्ने भनेर दलका नेताहरूले प्रतिबद्धता जनाउँदै आएका छन्। अघिल्लो संविधान सभाले धेरै काम गरेको भने तापनि राज्य पुनर्संरचनाको जटिल काम गर्न बाँकी नै छ। राज्य पुनर्संरचनाको बहस पहिलो संविधान सभाको भन्दा फरक ढंगले अघि बढ्ने देखिन्छ। नेपाललाई संघीय प्रदेशमा विभाजन गर्दा र शक्तिको बाँडफाँड गर्दा नेपालीहरू बीचको एकता कमजोर होला र सार्वभौम सत्तामा असर पर्ला भन्ने डर पनि अझै धेरै नेपालीमा छ। त्यसैले त्यो डरलाई हटाउने र संहितामा जाँदा राष्ट्रिय एकता अझ मजबूत कसरी बनाउन सकिन्छ भन्ने बारेमा व्यापक छलफल हुनु आवश्यक छ। यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घट्ट पसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसँगको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ। साझा नेपाल सुनिसकेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल, पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो news@akurab.org.np अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ। आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि साथी सोहम सुवेदी र प्राविधिक साथी भोजराज विश्वकर्मा सहित दीपक आचार्य र म उषा केसी पनि तपाईँसँग विदा हुन्छौ। आउँदो साताको साझा नेपालमा फेरि भेटौंला। धन्यवाद।